Assalamu alaikum wa rahmatullahi wa barakatuh. Aaj hi mo budho Makkah ke Madine ji masjid mein surat Raad padhi ve to tawajjuh mujho ve surat Raad Raad jo ka hai 17 number surat Raad mein thunder jo ka gajgor thindi aasman mein Raad kaan diliyon dahkan thiyun jo thunder hai bijli hai bark हाणे सूरत आहे अजब जहिड़ियूं हिन में ॻाल्हियूं आहिनि जेके ॿियनि सूरतुनि में न आहिनि अजीब हिकिड़ो त केतिरियूं सूरतूं आहिनि जेके अलफ़ लाम मीम सां शुरू थियूं थियनि ॿियूं अलफ़ लाम रा सां शुरू थियूं थियनि हाणे हिकिड़ी हीअ सूरत आहे जेका अलफ़ लाम वरी विच में मीम पोइ रा चए अलफ़ लाम मीम रा अलाह सलाम छा मतिलबु आहे माना के ॻाल्हियूं हिन जूं अहिड़ियूं आहिनि जेके ॿियनि में न आहिनि के बि ॻाल्हियूं अहिड़ियूं आहिनि जेके ॿियनि में आहिनि पर ख़ासि हिकिड़ी ॻाल्हि जेको सिला रहमी जे मुतलिक़ जेको अलाह ताला हुकुम कयो आहे हिन सूरत में जेतिरो वाज़े उहो कंहिं सूरत ॿी में कोन्हे ॿी हिन ॻाल्हि में त जेको इंसान ज़ाति पंहिंजी हालति पंहिंजी पाण नथो बदिलाए हिन में बि आहे सूरत कंहिं ॿिए हंधि बि आहे पर ॿी ॻाल्हि जेको मिसाल आहिनि जेके त पंहिंजो जेको वमनास फयाम कुसफिल आहे जेको इंसान ज़ाति जी चङाई जी ॻाल्हि आहे उहा क़ाइमु रहंदी जेका चङाई जी ॻाल्हि न आहे सो ज़ाहिर थी वेंदी ख़तमु थी वेंदी हली अहिड़ी क़िस्म जूं अजीब ग़रीब ॻाल्हियूं आहिनि जेके क़ुर शरीफ़ में ॿिए हंधि किथे कोन्हनि हिन सूरत में आहिनि हिकिड़ी सूरत आहे जंहिंमें अलिफ लाम मीम सवाद आहे सूरत आराफ़ त हुन में बि अहिड़ियूं अजब जहिड़ियूं ॻाल्हियूं आहिनि जेके त हुन में वरी वधीक अलिफ लाम मीम पर हुन में वरी आख़िर में सवादु विझी छॾियईं अलाए चओ हाणे हिन मथे हिन में वरी अलिफ़ लाम मीम वरी विच में अलिफ़ लाम मीम रा करे छॾियईं अड़ी न मतिलबु न अलिफ़ लाम रा खां मुख़्तलिफ़ लाम मीम खां मुख़्तलिफ़ छा ॻाल्हि आहे मतिलबु अहिड़ी क़िस्म जूं ॻाल्हियूं आहिनि जेके सम्झण जूं अलाह ताला चङाई करे अलाह ताला सम्झाए हाणे थोरा पढ़ूं था पोइ जेके ॻाल्हियूं ख़ासि ज़हन में हूंदियूं पोइ ॿुधाए अर्ज़ु कंदासूं पर हिन में 43 आयतूं आहिनि ऐं 6 रुकू आहिनि ऐं पंहिंजो के माण्हू चवंदा त हीअ मदनी आहे सूरत पर इहे हिन में घणा मज़मून जेके आहिनि से मखी आहिनि ऐं के ॻाल्हियूं मदनी आहिनि पोइ इहे ॿ टे आयतूं जेके आहिनि से मदीने जूं थी सघनि थियूं पर इहा जेको ऐं हीअ सूरत हा छा चइबो आहे सूरत हूद जेका आहे उहा यानी कॉमन ते जेके अज़ाब आया उन्हनि ॾांहुं नसलियत नसबियत बि फुआद खे तुंहिंजे दिलि खे साबित क़दम रखण जे लाइ नबी पाक सलाहु जे लाइ आयो सूरत यूसुफ़ जेका उनखां पोइ जेका आहे सूरत हूद खां उन मंझि रसूल पाक सलाहु खे हिदायत जीअं यूसुफ़ अल इस्लाम खे ग़ालिब कयोसीं ऐं तमकत ॾिनीसूं तीअं तोखे टमक ॾींदासूं ऐं हिन सूरत में रसूल पाक सलाहु खे आथत ॾियण जे लाइ हीअ ॼण इहा सूरत लथी आहे त सिला रहमी जेको आहे उहो तालुकात जेके आहिनि पंहिंजनि सां ख़राबु न कर ऐं पंहिंजनि सां तालुक़ु सुठा रख पोइ इहो मज़मून जेको आहे सो वरी सूरत शूरा मंझि बि ईंदो त पंहिंजो ऐं ॿियनि सूरत अलकाफ़ में त आउं तव्हांजो माइटु आहियां अज़ीज़ आहियां घटि में घटि ॿियो केरु न त उहो मुंहिंजो ख़्यालु करियो भई आउं माइटी जो मिटी जो सिला रहमी जो ख़्यालु करियो त मतिलबु इहे मज़मून हिक ॿिए सां मिलनि था औज़ बिल्लाह मिन शैतान रजीम بسم الله الرحمن الرحيم الف لام ميم را تلك آيات الكتاب یہ کتاب جو آیت ہونا والذی ينزل الیک من ربک الحق تجھے رب وٹا یہ جو نازل تھو ہے سو حق ہے سچا ہے ولكن اكثر الناس لا يؤمنون پر گھڻا ماڻهو جيڪي آهن انسان ۾ جا ايمان نٿا رکن يا گال نٿا من ان ڏسو الله تعالى جي کائنات ڪيئن خلقي ٿس ڇا ڪيو ٿس يا الله تعالى ڪهڙو آهي ان جي گال گال ٿو ڪري الله تعالى هاڻي تو الله الذي رفع السماوات آسمان زمين کي مٿي ڪيو ٿس بغير عمد بغير تنبيه جي ترونها جيڪي ڏسو ٿا سمستوا على العرش پوت قائم رهيو عرش تي قائم ٿيو عرش تي يعني پنهنجا حڪم احڪام جيڪي تقدير آهي مقدور ڪيو اٿس छा मतिलबु आहे हुनजो अलाह ताला ख़बर आहे. समस्तवाखर ऐं मुसखर कयईं तव्हांजे लाइ, ताबेदार कयईं तव्हांजे लाइ, रोजायईं तव्हांजे कम जे लाइ, आंदाई चंड खे ऐं सिज खे ठाहियईं जो तव्हांखे कमु ईंदो इंसान ज़ात खे ऐं ॿियूं जेके हयातियाती ॻाल्हियूं आहिनि उन्हनि खे. वसखर शम्स वल क़मर कुल्लन यजरी लिअजल मुसम्मा, सभु हलनि था. हाणे इन में ई अचे सूरत फात यासीन में बि अचे थो त कुल कुल फलक यस बहून, हर शयूं जेके बाहि सां हले थी पई आसमान में ज़मीन में, त इन करे इहो सिज चंड धरती सभु हलनि था पंहिंजे पंहिंजे महवर ते पंहिंजे पंहिंजे नमूने सां. सभु जेके फलक आहिनि उहा ॻाल्हि हिन में आहे, का बि ॻाल्हि बीठी न आहे, साकिन न आहे, सभु कंहिंखे हल हलणो हलणो बि आहे ऐं सभु का हले थी पई पंहिंजे हिकिड़े सिस्टम हुनजो जेको आहे तरीक़ो. सॼी काइनात ईअं जेका सो चुरपुर में आहे, सॼी का बि शइ काइनात जी बीठल न आहे. जेको तव्हीं पथर ॾिसो था उन में बि जेके हू आहिनि पंहिंजा छा चइबो आहे प्रोटीन न्यूट्रॉन ऐं फलाणा फलाणा उहे हू वर्क कनि पिया था ऐं हलनि पिया. हर हिकु शइ पई हले पंहिंजे पंहिंजे टाइम ते, सभु पंहिंजे पंहिंजे टाइम ते फना थियणी आहे. इहा बि आहे हिकिड़ो टाइम मुक़ररु थियलु आहे, नालो ॾिनल आहे टाइम जो, फलाणे अपॉइंटेड टाइम, फलाणी शइ फलाणे वक़्त ताईं हलंदी, फलाणो माण्हू फलाणे ॾींहं ताईं ज़िंदा रहंदो, फलाणे ॾींहुं मरी वेंदो, ख़लब ख़तमु ॻाल्हि आहे. जो बि काइनात ई सॼी बीहंदी, सिजु चंड सभु ख़तमु थींदा फलाणे ॾींहुं. अलाह ताला उहो आहे जेको पंहिंजा सभु कम पंहिंजा अकाम त तदबीर करे थो, यानी सोच वीचार सां, तदबीर सां, तदब्बुर सां. युदब्र अम्र युफ़सिल आयाति, तफ़सील सां बयानु करे थो पंहिंजो क़ुरान मजिब आयातूं पंहिंजूं. लअलकुम बिलिक़ा रब्बिकुम तूक़िनूंद, त जीअं तव्हां अलाह सां मुलाक़ात करण वारी ॻाल्हि खे मञो, यकीन तव्हांखे अची वञे पूरो, जेको आहे सर्टिनिटी सर्टिट्यूड थी वञे तव्हांजे ज़हन मंझि त अलाह ताला सां मिलणो ई मिलणो आहे, उन खां भॼी जान नाहे छॾाइणी. तंहिं करे बदमाशी धरती ते न कयो, न माण्हुनि खे न आज़ारियो, रुश्वतूं ऐं कमु कोझा न करियो. जंहिं पखेड़ धरती खे वजायल फीवासी, ऐं उन में विझाई जबल जेके आहिनि पेखूं करे, उहो अनहारा नहरूं रखियूं अथसि जंहिं मां पाणी पियो था वग़ैरह सभई. उमिन कुल समरात, ऐं सभिनी मेवनि मज़ा जायल फी, उन सभिनी मज़ा क़िस्म क़िस्म ॿिनि ॿिनि क़िस्मनि जा, मुख़्तलिफ़ क़िस्मनि जा ठाहिया अथसि समर पंहिंजे मेवा फ्रूट भाॼियूं. ढके थो राति खे ॾींहं सां, ॾींहं खे राति राति सां. ढके थो राति खे ॾींहं सां, ॾींहं खे राति सां. इन फी ज़ालिकल आयातिल क़ौमियत फ़खरून, इन में उन्हनि जे लाइ आयतूं आहिनि जेके फ़िक्र कनि था, तदब्बुर कनि था, सोच वीचार कनि था, अकुलु रखनि था. ज़मीन में हिकु टुकड़ा आहिनि हिक ॿिए जे भरिसां लॻो लॻ, ऐं बाग आहिनि अंगूरनि जा, ऐं पोखूं आहिनि, ऐं खजूं आहिनि. सिनवान वग़ैर सिनवान, ॿिठा आहिनि ऐं के ग़ैर ॿिठा आहिनि, अकेलियूं आहिनि. उन सभिनी खे हिकिड़े ई क़िस्म, हिकिड़े ई नाली मज़ा पाणी मिले थो साॻियो, पर के मिठियूं, के खटियूं, के फिकियूं, के कहिड़ियूं, के कहिड़ियूं कहिड़ियूं शयूं थियूं थियनि. ॾिसो पाणी साॻियो आहे, ज़मीन साॻी आहे, वण जेको थिए थो ॾिसण में साॻे नमूने जो, पर को खटो, को मिठो, को चङो, को तिगो. ऐं को वधीक फज़ीलत वारो आहे, वधीक एक्सलेंट आहे खाइण मंझि पीअण मंझि हूअ तव्हां चओ था भई सिंधड़ी मेवो अंब जेको आहे सो ॿियनि खां भलो आहे, फलाणो मेवो भलो आहे, फलाणी हीअ जिन्स जेका आहे सुठी आहे वधीक, अलाह ताला चए थो असां फज़ हुनखे फज़ीलत ॾिनी आहे, असां हुनखे नुफ़दिल बदिन हिन में आयतूं आहिनि उन्हनि जे लाइ जिनखे अकुलु आहे, अकुलु आहे ई कोन को त पोइ हाणे आयतूं छा कंदियूं, आयतूं बेमाना थींदियूं। जेकॾहिं अकुलु न हूंदो अल्ला ताला चवंदो अकुलु आहे तव्हांखे ॾिनो अथव हुनखे इस्तेमालु करियो, मतिलबु इहो आहे। वन ताजब वाजबुन कौलोहम, ऐं जेकॾहिं तोखे अजब थो अचे नबी पाक सलाहु अलाह वसलम, तोखे जेकॾहिं अजब थो लॻे त फाजबुन कौलोहम, त अजीब आहे उन्हनि जो ई चवणु वधीक। अहिड़ा कुन्ना तुराबन अना लफ़ी ख़लकिन जदीद, त छा जॾहिं असीं थी वेंदासीं मिटी ऐं त वरी पोइ अना लफ़ी ख़लकिन जदीद, असांखे ॿीहर ख़लकियो वेंदो, बनावट थींदी असांजी ॿीहर नई। أولئك الذين كفروا بربهم بشك وي آهن جن كفر كيو پنجي رب جو وأولئك الأغلال في أناقهم وي آهن جن كي گت آهن پنجي گچن مجب گت هندن كتير مي ياتا نهي رئي وأولئك الأغلال في أناقهم وأولئك أصحاب النار ऐं उहे ई आहिनि दोज़ख जा माण्हू, दोज़ख जा भाती, दोज़ख जा असाब, हुम फीहा ख़ालिदून, रहंदा उते हमेशह। यस्तअजिलूनका बिसय्यति, ऐं नबी पाक सलाहु अलैहि वसलम तोखां ई कनि था त तकड़ था कनि तोसां त अज़ाब असां ते अचे, किथे आहे अज़ाब जंहिंजो तूं वाइदो थो ॾींहुं, उहो अचे भले अचे, आवे ई आवे, त पोइ चए आवे ई आवे, त पोइ चई आवे ई आवे, ईंदो त ईंदो त पोइ चयूं आजो थींदो, कमु थींदो भलो। जीअं हींअर थियो आहे कोरोना वायरस लॻी पई आहे, वठ वठां लॻी पई आहे, हेतिरा माण्हू मरी विया, हेतिरा माण्हू जहिड़ा आहिनि वठ वठां में आहिनि। वेस्ता जलो न के बि सही थी कबल न थी, इन खां अॻु में जो चङाई जी ॻाल्हि ते तवजो कनि, उहो बुछराई ते ॻाल्हि छो त असांखे तकड़ आहे, असांखे खपे अज़ाब जेको तूं चवी थो असांजो वाइदो करे ॾेई। कद वक़द ख़लत मिन क़बलिहिमुल्मसूलात, ऐं थी चुकियूं उन्हनि खां अॻु में कई अख़ूबतूं अहिड़े ज़माने जूं, मतिलबु त क़ौम हुयूं जेके हिननि वांगुरु कफ कुफ़ुर कंदा हुआ, हुननि सां जेका जुठ थी सां थी। वइन रबका लज़ू मग़फ़िरतिल लिन्नास अला ज़ुल्मिहिम, ऐं बेशक तुंहिंजो रब नबी पाक सलाहु अलैहि वसलम, तुंहिंजो रब मग़फ़िरत करण वारो आहे। लज़ू बेशक ज़रूरु ल लज़ू मग़फ़िरत, मग़फ़िरत करण वारो आहे, बख़्शण वारो आहे इंसाननि खे। लिन्नास अला ज़ुल्मिहिम, हुननि जे ज़ुल्म जे बावजूदु खेनि बख़्शण वारो आहे। ज़ुल्म करे पियो ट्रंप पर अलाह ताला चए थो मोकिलियो, फ्रॉन जेको आहे सो ज़ुल्म पियो करे पर चए थो हुनखे मोकिलियो ॾियूं था, मोकिलियो ॾियूं था, मोकिलियो ॾियूं था, मोकिलियो ॾियूं था, पोइ नेठि सख़्तु पकड़ कबी आख़िर में। लज़ू इन रब लज़ू मग़फ़िरतिल्लिन्नास अला ज़ुल्मिहिम व इन रब लशदीदुल्लिक़ाब, पोइ जॾहिं वठि करण वारो थींदो तंहिं वक़्तु संस अज़ाब जेको आहे सो शदीद आहे, अक़ाब अक़ूबत करण वारो, अज़ाब ॾियण वारो, शदीद शदीद अज़ाब ॾियण वारो। इन रबक लशदीदुल्लिक़ाब, यकूल लदीन कफ़रू लौला उनज़िल अलैहि आयतुम मिन रब्बी, ऐं चवनि था काफ़र त छो न थी हिन ते लहे पंहिंजो आयतकार, यानी को मौजज़ो असांखे ॾेखारे, छो थी नाज़िल थिए न थिए का आयत। इन मां अंत मुंज़िरुन वलिकुल्लि क़ौमिन हाद, अलाह ताला इन ॻाल्हि जो सुवाल जो एतिराज़ जो जवाबु थो ॾिए हज़रत रसूल पाक सल्लल्लाहु अलैहि वसल्लम खे, त तूं हिननि जे लाइ रुॻो डिॼाईंदड़ आहीं ऐं हर क़ौम जे लाइ हादीअ सां मोकिलायो अॻे जेके बि क़ौमूं गुज़री वियूं उन्हनि जे लाइ ऐं हिन क़ौम जे लाइ बि तूं हादी थी आयो आहीं। वाले कुल क़ौमिन हिन मज़ा आयो बि थींदो दुनिया जूं जेके बि क़ौमूं आहिनि उन्हनि ते अलाह ताला हादी पैगंबर मोकिलिया, नबी मोकिलिया, पर असांखे जंहिंजी ख़बर आहे, जंहिंजो ज़िक्र आहे क़ुर में या जंहिंजो ज़िक्र आहे तौरात में, ॿियनि जी त असांखे ख़बर न आहे छो, पर अलाह ताला ईअं कोन्ह त हुनखे ख़लकियो आई, पोइ वरी बिना हादी जे, बिना पैगंबर जे, बिना नबीअनि जे हुनखे रखियईं, हुनखे ज़रूरु को न को मोकिलियईं, पोइ असांखे ख़बर कोन्हे त केरु मोकिलियईं। इन करे असीं हुननि जो नालो कोन था वठूं, असीं कोन था चऊं त हा फलाणा फलाणा पैगंबर हुआ या न हुआ, असांखे ख़बर न आहे, पर असां ज़रूरु आहे त अलाह ताला जी इहा ज़िमेदारी आहे, मतिलबु जॾहिं ख़लकी आई त मूंखे पाण चई त मूं मोकिलिया, पोइ पाण ई मोकिलियई, कोई ज़रूरु कोन को त मोकिले ई हूंदई। الله يعلم ما تحمل كل انثى وما تغيد الارحام الله جانے تو جيڪي کڻي کٽي ٿي پيٽ ۾ جيڪو کڻي کڻي ٿي پيٽ کڻي تحمل كل انثى هر مادي جيڪا کڻي ٿي پيٽ ۾ جيڪو ان کي پيٽ ۾ جي ٻار آهي وما تغيد الارحام جيڪو سسائن تا यानी जेको ॿारु नथो थिए पेट में, मतिलबु मरी थो वञे या एबॉर्शन थो थी वञे हलियो या जेको ॼमे थो या वग़ैरह, वमा तक़ीदुल अरहम वमा तज़दाद, ऐं जेकॾहिं डिवलपमेंट जेका थिए पई जहिड़े नमूने सां हिकिड़े सेल मां ॿिया ॿिनि मां चारि चारि मां सोरहं सोरहनि मां चोहठि फलाणा हेतिरा हेतिरा, मतिलबु त जेके सेल्स वधनि था वधे थो जेको सो अलाह ताला खे ख़बर आहे। وكل شيء عنده بمقدار سب شيء جو مقرر تھلا ہے مقدار جی عالم الغيب والشهادة الكبير المتعال عالم الغيب ہے ظاہر کے سب کا وڈو ہے متھاں ہے دسے تو جاندڑا ہے غیب کے جاندڑا ہے ظاہر کے عالم الغيب والشهادة الكبير المتعال سواء منكم من نصر القول ومن جهر به برابر آئے انہوں وٹ جو کو تماما لکائے گال کے جو کو دا جہاں چوے سواهم منكم من نصر القول ومن جهر به ومن هو مستخف بالليل وصارب بالنهار يعني جو کو چھپے اتے پاندڑا ہے رات میں یا سار ہلندڑا ہے دیئے میں لَهُ مُعَقِّبَاتٌ مِّن بَيْنِ يَدَيْهِ هُنْ إِلَاهِ وَارِثِ إِنْدَرَا هِنْ سَنْسَ گِيَاهِ سَنْسَ پُتْحَا وَلَهُ مُعَقِّبَاتٌ مِّن بَيْنِ يَدَيْهِ وَمِنْ خَلْفِهِ وَيَحْفَظُونَهُ مِنْ أَمْرِ اللَّهِ وَمِنْ مُحَافِظَ آئِنَ اللَّهِ تَعَلَىٰ مُقَرَرْ كَيَا जेके हुनखे अॻियां खां पोयां खां हुनजो ज़िक्र सूरत काफ़ में बि आहे त साहिकुनि व शहीद आहिनि लहू मुआक़िबातुम मिन बैनी यदै व मिन ख़ल्फी या फज़ूनहू जेके हुनखे हिफ़ाज़त कनि था मिन अमर अलाह जे अमर खां अलाह जे अमर सां अलाह जे अमर मां इन अलाह ला युग़ैरु मा बिक़ौमिन हत्ता युग़ैरु मा बि अनफुसिहिम हाणे अहिड़ी क़िस्म जी आयत जेका असां सूरत अनफाल में आहे ऐं ॿियो सूरत इब्राहिम अल इस्लाम जे हिन खां पोइ जेका सूरत ईंदी हिन में युग़ैर वग़ैरह जे ममाना सां हिन अलाह अला युग़ैर मा बि क़ौमिन बेशक अलाह नथो फिराए हालति कंहिं क़ौम जी जेको क़ौम में आहे हता युग़ैरु मा बिअनफुसिहिम हेसि ताईं जो पंहिंजे पाण खे बदिलाइनि यानी चङाई जेकॾहिं वठंदा त पोइ अलाह ताला हुनखे चङाई बदिलाईंदो बदिलाए ॾींदो जेकॾहिं बुछराई कंदा पिया वेंदा त हुनखे बुछराई ॾींदो वेंदो इन युग़ैरु मा बिक़ौमिन हता युग़ैरु मा बिअनफुसिहिम जेको हुनजे नफ़्सनि में आहे जेको आहे दिलि में आहे। हीअ पाकिस्तानी ॿेड़ी ॿुॾी पई आहे, करप्शन हेठां मथां सभु को करप्ट आहे। हाकिम जेके करप्ट थींदा पोइ हेठां रैयत करप्ट थींदी, पोइ सॼी दुनिया करप्ट, सॼी सॼो पाकिस्तान, हिंदुस्तान, सभु अरब मुल्क जेके आहिनि हिक ॿिए खे वठि वरिता। हाणे पोइ अमेरिका वरी बमबारियूं करे सॼा मुल्क तबाह बर्बाद करे छॾियो। मुस्लमान जा हिकिड़ो वॾे अज़ाब में मुबतला आहिनि, 100 साल थी विया हिन जा। إن الله لا يغير ما بقوم حتى يغيروا ما بأنفسهم وإذا أراد الله بقوم سوء هذا ما جاوري يا معنى نكتي ساغي آيات كنتينيو آهي تو جيڪا الله تعالى ڪهي قوم تي ارادو ڪري بچرائي جو ته هن کي ذليل ۽ خوار ڪريا ته هي جيڪو ارادو ڪري سڄي ڪائنات سڄي گلوبل الله تعالى 5 महीना थी विया आहिनि कॾहिं खां जनवरी खां शुरू कयो अथऊं, हीअ घणो सतूं वञूं पियो हले वञो, हाणे पई हले थो सभु को बर्बाद, तबाह बर्बाद, सभु को डप में, सभु को वञो हाणे हीअं थी वियो, हूअं थी वियो, कंफ्यूजन में, कंहिं ख़बर न आहे त वाक़ई ॻाल्हि सची आहे, कूड़ी आहे, हीअ आहे, हू आहे, पाणी मुंझा पिया आहिनि। हाकुम हुकूमत वारा पंहिंजे अमेरिका जेको आहे जेके ट्रंप खे मञण वारा उहे चवंदा की सॼी ॻाल्हि कूड़ी आहे। हू ॿिया जेके आहिनि से डॉक्टर अंबोच वेठा हलनि, चवंदा हीअ ॻाल्हि सची अथव, वारो करियो, जेके न त तमामु घणी तबाही ईंदव, बर्बादी ईंदव, हेतिरा माण्हू मरनि पिया। पोइ हू चवंदा हुआ मरनि त अॻु में मरंदा हुआ, पोइ हाणे ताईं हर हिकु माण्हू खे त मारियो, पोइ वरी विझो था हिन में, हाणे एॾी कंफ्यूजन थी वई आहे जो कंहिंखे का ख़बर कोन्हे त कीअं थियो। इहो बि अलाह ताला जो हिकिड़ो ॾमर आहे, हिकिड़ो अज़ाब आहे, पनिशमेंट जो हिकिड़ो तरीक़ो अलाह ताला जो, जे तव्हांजे ज़हन खे कंफ्यूज़ करे छॾियो अथसि, जो हाणे मुंझी पिया आहियो त वाक़ई हक़ीक़त आहे या सच आहे, कहिड़ो बातिल आहे, कहिड़ो सच आहे, केरु सही आहे, केरु ग़लति आहे, सभु इहा मतिलबु की अलाह ताला जी पनिशमेंट आहे। इन अलाहिन सूअन फला मरद लहू त जॾहिं अलाह ताला इरादो करे छॾियो कंहिं क़ौम ते बुछराई आणण जो, माण्हुनि जो कोविड जी तरफ़ां बुछराई हुजे, करप्शन जी बुछराई हुजे, दमर जी, हिक ॿिए खे मारण जी, माण्हू हिक ॿिए खे कया बि जेका त को केरु रोके नथो सघे हिनखे, ला मरद लहू, फला मरद लहू, केरु न आहे जेको उनखे रद्द करे सघे, उनखे हटाए सघे। وما لهم من دونه من وال انا ايون الله ان كان سوا کو مدد الله تعالى كان سوا کو مددگار کون ہوندو ولی کون ہوندو وال وال تے وال معنی بتکانے وال معنی ولی ان جو دوست کو کون ہوندو وال وما لهم من دونه من وال والذي يريكم البرق خوفا وطمعا وينشئ السحاب الثقال उहो ई आहे अलाह ताला जेको ॾेखारे थो तव्हांखे खेवण बर्क ख़ौफ़नि व तमा ख़ौफ़ बि थिए थो, तमा बि थिए थी का चङाई थिए हिन वञा मींहुं वस सुठो आहे त डबर थी दुकार वञी वेंदो हलियो, पर वरी ॾिजो बि था खेवण खां त खेवण न किरी पए, वरी विज न किरी पए मुंहिंजे मथां, न वरी शिव सहो बसि ख़ौल ऐं उथारे थो ककर गरा सहाब सिकाल गरा सिकल सकल इहो सभ्य थंडर जेका आहे साहिबु अलाह ताला जी तस्बीह बयानु थी करे, यानी अलाह ताला जी हुकम ते हले थी ऐं उहो तस्बीह हुनजी वञी हुनजी इबादत करे थी। हलो जेको चयो करिणो आहे त हिनखे हिते हण, हिनखे मार, हिनखे डाए, हिनखे ठाहे। सभ्य व्यामदी وَالْمَلَائِكَةُ مِنْ خِيفَتِهِ ऐं मलाइक जी ज्ञान से बि अलाह ताला जे ख़ौफ़ में डप मज हुनजी तस्बीह बयानु कनि था, हमद तारीफ़ कनि था। وَالْمَلَائِكَةُ मलाइकत बि तस्बीह कनि था, मतिलबु इहा ॻाल्हि आहे। मलाइकत मिन ख़ीफ़ती संस डप खां, भउ खां, अलाह ताला जे डप खां, डप विसलु सवाइक ऐं विजूं किरन थियूं जेके साइका जेका विसल मोकिले थो सवाइक प्लूरल आहे साइका जो विसीबु बि पोइ किराए थो आहे, हणे थो आहे हुनखे जंहिंखे वणेसि तंहिंखे, जिते वणेसि उते किराए थो। ओम युजा दिलू न फिला ऐं उहो झगड़ो पिया कनि अलाह ताला जे मामले में ऐं उहो बेशक सख़्तु पकड़ करण वारो आहे महाल शदीदुल लहू दावत उन खे आहे सदन हक़ जो वलदीन यदउन मिन दूनी जेके हिन खां सवाइ ॿिए खे सॾीनि था यानी बुतनि खे ॿियनि खे माण्हुनि खे कंहिंखे सॾीनि था लाइस्त जी भूलम विषयन उहे नथा वरना आहिनि हुनजो जवाबु को बि ज़रो कुझु बि न इलाह कबासि कफ़े मगर जहिड़ो कोई डिघा करे ॿई हथ पंहिंजा हिलल मा पाणीअ ॾांहुं त जीअं पहुचे अथसि वात में हथ थो मथे करे वात में मुंहिंजे अचे ममा नायो पहुचंदो हुनखे वात में कोन पीअंदो हथ मथे करण खां पोइ पाणी कोन पवंदो पाणी खणी पाणी वात में विझिबो त वात में पवंदो पाणी हथ रुगो खणबा कंहिंखे खणबा यानी इहो दुआ ॾांहुं बि इशारो आहे दुआ बेसूद बि थिए थी अलाह में औज़ुक में من علم الله ينفع من دعاء لا يستجاب لا دعاء جيڪا مستجاب نه هجي الله نه مڃي وا بيئ ٿيندي ته هٿ کڻ وار گو هٿ هٿ چين پاڻي ويا پاڻي پيو آهي 5 فٽ پريا پاڻي پر 10 ميل پريا هان پاڻي مون جي وات ۾ ڪي پوندو جيسي هو کڻي هٿ سان وات ۾ نه آڻي ڏس ته سي وات ۾ ڪون پوندو जीअं पहुचे वात में वमा हुआ बाल गही वमा हुआ बे बाल गही उहो पहुचंदड़ न आहे पाणी मुंहिंजे वात में परियां खां डोड़ी अचे ऐं अॼु मुंहिंजे वात में पोइ वमा दुआ काफ़िरीन बेशक काफ़रनि जो सॾु काफ़रनि जी दुआ जेका सा इलाह फी दलाल कुझु न आहे सवाइ गुमराही जे यानी काफ़रनि जी दुआ अलाह ताला खे क़बूलु न आहे हिन सेंस में ऐं पर मतिलबु त हीउ मिसाल ॾियणु ओहिड़ो थियो जेके माण्हू कनि था बुतनि खे पूॼीनि था उन्हनि जी दुआ बुतनि खां घुरंदा बुत हाणे को ॾियण वारा त कोन बुत कोन ॾेई सघंदा अलाह ताला खे सभु शयूं सजदो कनि थियूं जेके बि आसमान में आहे ज़मीन में आहे ऐं पंहिंजो ख़ुशी सां कनि या मतिलबु तौन करनि भई रिपल्शन ऐं अट्रैक्शन जी ॻाल्हि आहे हिन में तौन कर ख़ुशी सां या नाख़ुशी सां किराहत सां कर हा किराहत सां असीं चवंदा आहियूं किराहत सां यानी अनप्लेज़ेंट नमूनो न चाहींदे बि का शइ माण्हू करे उहा कर हंदी तौन कर हुनजा पाछा बि सुबुह ऐं शाम जो सजदो था कनि अलाह ताला खे अलाह जसद मां असां हिते हीअ सजदे जी आयत आहे हिन में सजदो अलाह अलाह اللهم اني اعوذ بك ان اكون من الجاهل المستغفر في امرك وفي اولياك قل من رب السماوات والارض چوب دنيا نا پوچھ قل من کیرا ہے اسمان زمین جو رب قل الله وہ کہے جو کو بھی جواب دے نہ تو دے تو چے تو تو چو تا اللہ ہے جو کو زمین اسمان جو رب ہے قل افتخذت من دونه اولیاء पोइ हुन खां पुछु हुनखे चओ त छा तव्हीं अलाह खां छॾे वरी ॿियनि खे था रब पंहिंजो मोकिलियो औलियात पंहिंजो था मददगार त पंहिंजो सम्झो वलायम लिखून अले अनफुसिम नफ़ा दर्रा जेके पंहिंजे पाण खे को नफ़ो या नुक़सानु था पहुचाए सघनि قل هل يستوي العمى والبصير پڇو ان کا اے نبی پاک صلی اللہ علیہ وسلم تے چا اندھو جو کو ہے سو ایک جو کو دسن وارو جو کو سجے نکن وارو ہے وہ ایک بئی برابر ان چا قل يستوي قل هل يستوي العمى والبصير ام هل تستوي الظلمات والنور یا چا برابر ہیں ज़ुल्मात ऐं नूर यानी सोझर ऐं ऊंदाही ॿई बराबरि आहिनि छा ज़ुल्मात ऊंदाहियूं ऐं सोझरा बराबरि आहिनि छा अम जालूलिल्लाह शुरका ख़लकू क ख़लकी छा जिनखे ताईं शरीक था बनायो अलाह जो उन्हनि का शइ ख़लकी आहे जीअं अलाह ताला ख़लकी आहिनि शयूं फतशाबल ख़लकु अलहीम त पोइ छा इन्हनि का शइ ख़लकी आहे जेका तव्हां तशाब मुशाबत था करे पोइ गॾिजी पई आहे मखलूक उन ते छो त अलाह ताला आहे सभिनी शयुनि खे ख़लकींदड़ सभिनी शयुनि खे अलाह ताला ई ख़लकियो आहे ऐं कुल बे वहू वाहिद कहार आहे कुल शयुन वहू अल वाहिदुल कहार हाणे 16 आयतूं थियूं ऐं हिन खां पोइ मिसाल थो अचे त पंहिंजो पाणी मींहुं मींहुं थो वसे पोइ हुन माना पाणी हले थो फीण गज किन किचरो मिटी सभु हलनि था पोइ वरी पोइ पाणी साफ़ु जेको आहे सो अलॻि थो थिए ऐं पाणी ख़राबु जेको ख़राबु शयूं जेके आहिनि से वितराइजी थियूं वञनि ऐं अहिड़े नमूने सां सोन जेको आहे उनखे विझिजे थो बाहि में पोइ परखिजे थो हाणे इहो मिसाल थींदो आयत 17 खां उहो असीं पढ़ पोइ पढ़ंदासूं ऐं पोइ वरी मिसाल ईंदा त पंहिंजो सिलाई रहमी करण ऐं सिलाई रहमी करण जूं ॻाल्हियूं ईंदियूं हाणे ते असीं वक़्फ़ो था कयूं त अलाह वफ़लना वरहमना वरज़ुकना وفضنا وعدنا الى صراط المستقيم صراط الذين انت انعمت عليهم غير المغضوب عليهم ولا الضالين امين ربنا وتقبل منا انك انت السميع العليم وتب علينا انك انت التواب الرحيم حسبي الله لا اله الا هو عليه توكلت ورب العرش العظيم